کوشش کریں. کسی نے سوال کیا کہ بعض لوگ کہتے ہیں کہ جہنم میں جانے کے بعد نبی اکرم صلی اللہ علیہ وسلم کا دامن پکڑ لے تو نکل جائیں گے یا جہنم میں جائیں گے ہی نہیں کیونکہ نبی اولیاء کے دامن پکڑے ہوگے، تو کیا یہ بات صحیح ہے؟ دیکھیے، یہ بات تو بالکل صحیح ہے کہ روز قیامت اللہ رب العزت انبیاؤں کو اور سب سے پہلے رسول اکرم صلی اللہ علیہ وسلم کو، ملائکہ کو، اس میں سب سے پہلے مخرف فرشتوں کو، پھر دیگر فرشتوں کو، اس کے بعد انسانوں میں سے جو اللہ کے نیک بندے ہوں گے سب کو موقع دیں گا، جو کہ اگر نیکوکار ہوں گے تو وہ لوگوں کی سفارشیں کریں گے اور سفارشیں ان کی ہوں گی جن کے تعلق سے اللہ طے کر چکے ہوں گے جنتی ہیں. پھر آپ بولیں گے جب جنتی طے کر دے سفارش کیوں ہوں گی؟ سفارش اس لیے ہوں گی کہ اللہ کو اس آدمی کا مقام وہاں بتانا ہوگا کہ یہ کیا تھا. اس لیے اللہ نے طے کر چکا ہے کہ یہ 100 لوگ جنت میں جائیں گے، لیکن اللہ ایک آدمی کو سفارش کرنے لگائیں گے، تم کرو. کیوں کرو؟ تاکہ تمہارا مقام پتا چلے لوگوں کو تم کیا تھے دنیا میں. تو جنت اللہ ہی طے کرے گا کس کو دینا ہے، لیکن لوگوں سے سفارشات کروائیں گا. اب سوال یہ ہے کہ ہم چلے جائیں گے، پکڑ لیں گے. دیکھیے، بنیادی چیز یہ ہے کہ جو بات ہم کہہ رہے ہیں کہ مقام محشر میں ہم دامن پکڑ کے نکل جائیں گے، تو مقام محشر وہیں تو ہوں گا نا، فیصلہ حشر وہیں فیصلہ ہو رہا ہے. مقام محشر میں کسی کے پاس دامن ہوں گا ہی نہیں. صحیح مسلم کی روایت ہے، نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا روز قیامت انسان بغیر ختنہ کیے ہوئے اور ننگا ہوں گا. میں عائشہ رضی اللہ عنہ نے پوچھا، اللہ کے رسول، کیا سب بغیر کپڑوں کے ہوں گے؟ تو کہا، ہاں اے عائشہ، کسی کو فکر ہی نہیں ہوگی کس کی کیا ہو رہا ہے، چونکہ مقام ہی ایسا ہے، کوئی سوچے گا نہیں کیا ہو رہا، سب کو پڑی اپنے نجات کی، تو کپڑے تو ہے ہی نہیں ہوں، تو دامن کا سوال کہاں سے آیا. دوسرا، نہیں، اس کے بعد بھی جو سفارش چلی، شفاعت کبریٰ جو آپ سم کریں گے، شفاعت صغریٰ جو فرشتے اور اولیاء کریں گے، نیک لوگ کریں گے، ہم نہیں جانتے کہ انبیاؤں کے علاوہ اور مقرب فرشتوں کے علاوہ کون کون سفارش کریں گا، ہم کو نہیں پتا ہے. سفارشی اللہ طے کریں گا نا، کہ اللہ نے کانٹریکٹ دے کے دنیا میں بھیجا کہ یہ سفارشی بن جائیں گے، جیسے ہم نے بنا دیا، فلاں جگہ یہ سفارشی، فلاں جگہ یہ سفارشی، فلاں جگہ یہ سفارشی، فلاں جگہ یہ سفارشی. انبیاء اور مخرب ملائکہ، نزدیکی فرشتوں کے علاوہ کون سفارشی ہوں گا کوئی بھی نہیں جانتا ہے. یہ اللہ کی طرف کی بات ہوں گی، اللہ کس کو سلیکٹ کرو، کہے سفارش کرو، ہم نہیں جانتے. تب ہم کون ہوتے پہلے سے طے کرنے والے کہ انبیاء اور اولیاء اور فلاں کریں گے؟ انبیاء تو ٹھیک ہے، وہ کریں گے اپنی اپنی قوموں کی، آپ سب بھی کریں گے، لیکن وہ سفارش کس بنیاد پہ ہوں گی؟ اللہ جن کو معاف کرنا چاہیں گا ان کے تعلق سے انبیاء کو اور فرشتوں کو، نیکوکاروں کو حکم سفارش کرو، تاکہ ان سے ان کو عزت ملے جو سفارش کر رہا ہے. تو یہ تو اللہ کا ڈیسیجن ہے کس کو بھیجنا اور کس کو نہیں بھیجنا، یہ کوئی منمانا ڈیسیجن تو نہیں ہوگا. ایسا کچھ لوگ کہتے ہیں کہ ہمارے فلاں پیر آئیں گے اور ہم کو سب کو پکڑ کے بولیں چلو یہ میرے ماننے والے تو جنت میں چلو. ایسے واقعات میں نے سنے بھائی، کہ ہمارے پیر آ جائیں گے، کسی کا انتقال ہو، ان کے روح قبض کرنے پیر آ گئے، ملک الموت تو آئی نہیں ان کو، اور لے کر سیدھا جنت میں چھوڑ کر واپس آ گئے. حالاں ایسے واقعات ہیں بھائی، ہم کو سمجھنے کی ضرورت ہے. صحیح مسلم کی روایت کے الفاظ یہ، اگر وہ محشر میں کیا حالات ہوں گے اگر اس کو رکھا جائے، تو حالات یہ ہوں گے کہ سورج ایک میل کے فاصلے پر ہے، لوگ جو ہے پسینے میں شرابور ہیں، اور لوگ کہیں گے چاہے جنت ملے یا جہنم، بس فیصلہ شروع ہو جائے، تکلیف سے تو نجات ملے سورج کی اتنی نزدیکی. لوگ سب ملیں گے، ایک جٹ ہوں گے، کہیں گے آج کیا کیا جائے، اللہ کو کیسے منا جائے، اللہ اتنے غضب میں ہوں گا کہ اس سے نہ پہلے ہوا ہوں گا نہ اس کے بعد ہوا ہوں گا. حدیث بہت طویل ہے لیکن وہ میں مختصر رکھ رہا ہوں. تو لوگ کہیں گے آدم کے پاس چلو علیہ السلام، یہ پہلے نبی ہیں، تو لہٰذا اللہ ان کی سنیں گے. وہ جائیں گے اور کہیں گے آدم اللہ سے آج تم سفارش کرو یہ شروع ہو جائے، حشر قائم ہو جائے، حساب کتاب شروع ہو. آدم علیہ السلام کہیں گے اللہ مجھ پر رحم کرنا، اللہ مجھ پر رحم کرنا، میں تو آج نہیں جاؤں گا کیونکہ اللہ اتنے غضب میں، نہ اس سے پہلے کبھی ہو نہ اس کے بعد ہوں گا، اگر کہیں اللہ نے میری وہ خطا پکڑ لی نا جو کہا تھا اس جھاڑ کے قریب نہ جانا، میں تو آج کہیں کا نہیں رہوں گا، تم کسی اور کے پاس جاؤ. کون کہہ رہا ہے؟ آدم علیہ السلام ہمارے باپ یہ کہیں گے. آدم علیہ السلام کہ تم ایک کام کرو، تم نوح کے پاس جاؤ، وہ پہلے رسول تھے، آدم علیہ السلام پہلے نبی ہے، ہو سکتا ان کی سفارش ہے. لوگ مل کر نوح علیہ السلام کے پاس جائیں، کہیں نوح آج تم اللہ کے پاس سفارش کرو کہ یہ حساب کتاب شروع ہو جائے. نوح علیہ السلام کہیں گے آج اللہ اتنا غضب ہے نا اس سے پہلے تھا نا اس کے بعد ہے، مجھے ڈر لگتا ہے کہیں اللہ نے میری وہ خطا پکڑ لی نا جو میں نے خود اپنی قوم کے حق میں بد دعا کی تھی، میں آج کہیں کا نہیں رہوں گا، میرا پیچھا چھوڑو بھائی کہیں اور جاؤ. یہ انبیاء کانپ رہے ہیں، اولیاؤں کا کیا حال ہوں گا ابھی سوچ ہی لیجیے، انبیاء کانپ رہے ہیں. लोग आदम नूह अलैहिस्सलाम कहेंगे तुम शायद इब्राहिम के पास जाओ, वो कुछ कर सके, वो अल्लाह के खलील दोस्त है। आदम अलैहिस्सलाम की फजीलत पहले नबी, नूह अलैहिस्सलाम की फजीलत पहले रसूल, इब्राहिम अलैहिस्सलाम अल्लाह के खलील दोस्त है। खलील कहते उस दोस्त को जो अकेला होता है, दूसरा वैसा नहीं बन सकता उसका, बहुत खास, इसको जिगरी दोस्त बोलेंगे, दोस्त तो बहुत होते हैं जिससे हम राजदारी करते सब करते, उसको खलील बोलते हैं। क्यों हुआ? और इब्राहिम अलैहिस्सलाम के पास लोग आएंगे कहेंगे अय इब्राहिम तुम अल्लाह के खलील हो, दोस्त हो, आज सिफारिश कर दो, बस कायम हो जाए मीज़ान, लग जाए हिसाब किताब में नंबर हमारे, शुरू हो जाइए। इब्राहिम अलैहिस्सलाम कहेंगे मैं ये काम नहीं कर सकता, इसलिए कि मुझसे दुनिया में दो ऐसी खता हुई थी जिससे मुझे डर लगता है कहीं उसके वजह से अल्लाह मेरी पकड़ ना करे, मैं तो नहीं जाऊँगा, तुम किसी और के पास जाओ, शायद मूसा के पास जाओ। उनका शर्फ ये कि अल्लाह ने कलाम किया, फजीलत ये, शायद अल्लाह ने सीधे बात की, शायद वो करें। लोग जाएंगे कहेंगे ए मूसा आज जो है तुम अल्लाह के सामने सिफारिश करो। मूसा अलैहिस्सलाम कहेंगे भाई अल्लाह इतने गजब में जाए इससे पहले वाले इसके बाद मैं ये नहीं कर सकता कि, तो अल्लाह ने अगर मेरी वो खता पकड़ ली ना जो मैंने एक बुक्का मारा था शख्स जिससे वो मर गया था, मैं आज कहीं का नहीं रहूंगा। तुम शायद ईसा के पास जाओ अलैहिस्सलाम, चूंकि वो अल्लाह की रूह है, अल्लाह ने अल्लाह का कलिमा है, अल्लाह ने उनमें रूह फूंकी थी, उनके पास जाओ शायद वो सिफारिश करें। लोग ईसा अलैहिस्सलाम के पास आएंगे, आपने फरमाते ईसा अलैहिस्सलाम का उज़्र आपने नहीं बताया, वो कह देंगे मैं नहीं, आखिरी नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के पास जाओ शायद ये सिफारिश करें। कहाँ से बात कहाँ तक आ रही है? रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते लोग मेरे पास आएंगे, मैं आगे बढ़ूंगा, अल्लाह मुझे चंद कलेमात सिखाएंगा, मैं सजदा रेज हो जाऊंगा, इतनी देर पड़ा रहूंगा जितनी देर मेरा रब चाहेगा, उन कलिमात को पढ़ेंगे जो मेरे रब ने सिखाए होंगे और जिनके बारे में अल्लाह ने जन्नत का फैसला कर दिया होगा, मुझसे कहेंगे मोहम्मद उठो सिफारिश करो, कबूल की जाएंगी, मांगो अता किए जाऊंगे, फिर मैं सिफारिश करूंगा और वो वही लोग होंगे जिनके ताल्लुक से अल्लाह फैसला कर चुका होगा जन्नत में जाने, और एक लौट जाएगा, सिर्फ एक स्लॉट जाएगा, एक तबका जाएगा, अपना फिर मैं सजदे में गिर जाऊंगा, फिर उतनी देर पड़ा रहूंगा जितने मेरा रब चाहेगा, फिर मैं दुआ करूंगा और फिर अल्लाह कहेंगे मोहम्मद उठो बोलो सुने जाऊंगे, मांगो अता किए जाऊंगे, फिर मैं सिफारिश करूंगा, फिर कुछ लोगों को अल्लाह भेजेगा, फिर मैं गिर पड़ूंगा। देखिए एक लॉट में सब भी नहीं जा रहे हैं, अब कहां आप ला रहे बाकी लोगों की बात, जो तयशुदा सिफारिशी है वो दामन झटक रहे हैं दूसरे का, अंबिया तयशुदा है ना सिफारिश करने वाले, घबरा रहे रब के सामने, क्या मजाक बना रखा हमने कि हम इनके पीछे जाएंगे और उनके पीछे जाएंगे, हमको तो पता भी नहीं वो जाएंगे या नहीं जाएंगे जिनके नाम आप ले रहे हैं। अंबिया और मुखरब मलाइका एक अलग चीज है, इसके अलावा हमें नहीं पता है कौन सिफारिशी है हमारा, हमने खुद साख्ता बना ली, सेल्फ डिफाइंड, ये हमारे मुशफी है, ये हमारी शिफात करेंगे। बहरहाल इस बात को हम समझें, लिहाजा और ये अंबिया किसकी सिफारिश करेंगे, चलिए किसकी करेंगे सिफारिश, जो उनकी सुन्नत अमल नहीं करके आया, जो उनके तरीके की मुखालिफत करके आया, जिसने इनकी और जो पैगाम लाए थे उसको छोड़कर उनकी करेंगे सिफारिश कि अल्लाह ये नमाजें नहीं पढ़ते थे लेकिन मेरे बारे में बहुत बोलते थे, इनको सब कुछ जाने दो मेरे पीछे। जितने लोग देखे जो ये सिफारिश और दामन की बात कर, अक्सर बेनमाजी है। चलिए अल्लाह के वलियों की मिसाल ले लीजिए जी, कि अल्लाह के वली है, नेक बंदे हैं, ये किसकी सिफारिश करेंगे? मैं सवाल करता हूं, जिस तरीके पर ये चले या इनके खिलाफ जो चला उनकी करेंगे, मुझे बताइए आप। नहीं वह हम फला अल्लाह के वली को मानने वाले आप नहीं मानते, अरे हम भी मानते अल्लाह के वलियों को, अल्लाह के नेक बंदों कौन नहीं मानता है ना, ये तो हमारा अकीदा है। लेकिन अल्लाह के नेक बंदों में सबसे ज्यादा नेक होता है मुत्तकी परहेज़गार होता है, तो सबसे पहले अंबिया होते हैं, उसके बाद सहाबा होते हैं, उसके बाद ताबईन होते हैं, ये भी तो वली है ना, कभी उनके बारे में अल्लाह के वली तसव्वुर भी नहीं करते, उनको सबसे नेक लोग हैं, समझ रहे आप बात, तो हम भी मानते हैं। लेकिन ये कौन सा अकीदा है कि आप जिस वली का नाम लेकर बड़े इसके पीछे जाएंगे उसकी जिंदगी जैसी थी वैसे शक्ल भी नहीं बनाई तुमने आज तक, समझ रहे आप बात, तो क्या ऐसे लोगों की सिफारिश करेंगे जो उनके खिलाफ चल कर, हो ही नहीं सकता अल्लाह इजाजत दे ऐसे लोगों को कि ऐसों की सिफारिश करो जो सुन्नत के खिलाफ नमाजें छोड़े बैठे हैं, जकात नहीं देते हैं और पता नहीं क्या क्या गलत काम करें। तो बहरहाल सिफारिश होंगी वो अल्लाह देंगा, और जाहिर सी बातें वो नेकोकारों की होंगी, सेल्फ डिफाइंड सिफारिशी भी नहीं हो सकते और वो नेक लोग ही करेंगे, हर किसी की सिफारिश नहीं करेंगे। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु। नाज़रीन, अगर आपको इस वीडियो से कोई फ़ायदा हुआ है और आप समझते हैं कि इस वीडियो से और भी लोग फ़ायदा उठा सकते हैं, तो आप ज़रूर हमारा तआवुन करें ताकि हम ऐसे क्वालिटी के और भी वीडियो जो है बना सकें और ये पैगाम इस्लाम का दूसरों तक भी पहुंचा सकें। जिस तरह से आप फ़ायदा उठा रहे हैं दूसरे भी इसका फ़ायदा उठाएं, तो आप ज़रूर हमारा तआवुन कीजिए। आप अपना तआवुन ہمارے بینک اکاؤنٹس یا ویسٹرن یونین کے ذریعے جو ہے ہم تک بھیج سکتے ہیں، جس کی تفصیلات انشاءاللہ عزیز آپ کو اسی ویڈیو میں ملیں گی۔ اس بات کا آپ خاص خیال رکھیں کہ کوئی رقم چھوٹی نہیں ہوتی، ضرور بھی ضرور آپ نہ تعاون کریں۔ آپ ہمیں زکوٰۃ اور صدقات کے ذریعے تعاون کر سکتے ہیں، اور آپ کوشش کریں کہ آپ اپنی زکوٰۃ اور صدقات ہم تک پہنچائیں، بالخصوص رمضان کے مہینے میں آپ ہمیں یاد رکھیں تاکہ اس دعوت و تبلیغ کے کام میں آپ کا بھی تعاون لگے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔